तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लगइन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईंको साथमा सुख शान्ति बनिआओस्, घर घरमा बडा दशैं मनाउन सबले पाओस्। घर घरमा बडा दशैं सुख शान्ति बनिआओस्, घर घरमा बडा दशैं मनाउन सबले पाओस्। घर घरमा बडा दशैं शुभकामना धेरै धेरै सबै सबै नेपालीलाई, शुभकामना धेरै धेरै सबै सबै नेपालीलाई। खुशियाली उत्सव छाओस्, घर घरमा बडा दशैं सुख शान्ति बनिआओस्, घर घरमा बडा दशैं मनाउन सबले पाओस्। घर घरमा बडा दशैं नेपालीहरूको महान चाड विजया दशमी 2069 पावन अवसरमा देश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अनलाइन रेडियो रेडियो हाम्रो संसारको सञ्चालक उद्धव तामाङ, साथमा सागर श्रेष्ठ, शान्ति पाखरिन, दावा योन्जन, पूर्णिमा गोले र गजल प्रेमी औँसीको रातमा इन्द्रमान आत्मा लगायत सम्पूर्ण रेडियो हाम्रो संसार परिवार। माया अनि प्रेमको गीत हो यो गजल संसार, सदाबहार फुल्ने प्रीत हो यो गजल संसार। गजल लेखिदिनु साथ गजल संसारमा, यही नै हुन्छ हाम्रो बात गजल संसारमा। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म कार्यक्रम गजल संसार सुन्न नभुल्नुहोला। म सञ्चालिका शान्ति पाखरिनको साथमा मात्र अनलाइन रेडियो हाम्रो संसारमा। लगइन गर्नुहोस् www.radiohamrosansar.com। सुख शान्ति बनिआओस्, घर घरमा बडा दशैं मनाउन सबले पाओस्। घर घरमा बडा दशैं सुख शान्ति बनिआओस्, घर घरमा बडा दशैं मनाउन सबले पाओस्। घर घरमा बडा दशैं टाढा भाका परिवारलाई फर्काए रह्यो चाडले, टाढा भाका परिवारलाई फर्काए रह्यो चाडले। आत्मीय सद्भाव ल्याओस्, घर घरमा बडा दशैं सुख शान्ति बनिआओस्। घर घरमा बडा दशैं माता दुर्गा भवानीले रक्षा गरून् सबैलाई, माता दुर्गा भवानीले रक्षा गरून् सबैलाई। दुःख सबै हरि जाओस्, घर घरमा बडा दशैं सुख शान्ति बनि आओस्। घर घरमा बडा दशैं रातो टीका जमरा र मान्यजनबाट आशिष, रातो टीका जमरा र मान्यजनबाट आशिष हामी सबलाई दिलाओस्। घर घरमा बडा दशैं सुख शान्ति बनि आओस्, घर घरमा बडा दशैं शुभकामना धेरै धेरै सबै सबै नेपालीलाई, शुभकामना धेरै धेरै सबै सबै नेपालीलाई। खुशियाली उत्सव छाओस्, घर घरमा बडा दशैं सुख शान्ति बनिआओस्। घर घरमा बडा दशैं मनाउन सबले पाओस्। घर घरमा बडा दशैं नमस्कार। यिनै सुन्दर शब्द लहरी गजलांश सँगसँगै रेडियो हाम्रो संसार र पिएनएन रेडियोको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका गजल अनुरागी, गजल पारकी एवं रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक हप्ताको सोमबार साँझ 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ 2069 कार्तिक महिनाको 7 गते। आज पनि सदा चाहिँ तपाईँले नै प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू लिएर उपस्थित भएकी छु म शान्ति पाखरिन, र मलाई प्रविधि संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। आज दशैंको नवमी भएको हुँदा सदा चाहिँ साङ्गीतिक गजल नभई तपाईँहरू माझ अलि बेग्लै साङ्गीतिक आवाजहरू जोड्ने विचार गरेकी छु। पक्कै पनि यो दसैँको बेलामा दसैँ विशेष गजल सँगसँगै दसैँ विशेष गीतहरू पनि रहेको हुँदा तपाईँहरूलाई दसैँको यो दिन यादगार बनाउने प्रयास गर्नेछु। रेडियो हाम्रो संसार तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ www.radiohamrosansar.com। भने तपाईँले लाइभ सुन्न छुटाउनु भयो अथवा पुनः सुन्न चाहनुहुन्छ भने पनि सोही लिङ्कमा गएर रेकर्डमा क्लिक गरेर सुन्न सक्नुहुनेछ। साथै यो कार्यक्रमको रेकर्ड तपाईँले www.tisapani.blogspot.com र www.mohanbihani.blogspot.com गएर पनि सुन्न सक्नुहुनेछ र तपाईँले डाउनलोड पनि गर्न सक्नुहुनेछ। देश विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदी बहिनीमा नेपालीहरूको महान चाड विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। म लगायत रेडियो हाम्रो संसार परिवारको तर्फबाट र पिएनएन अनलाइन रेडियो परिवारको तर्फबाट यही जानकारी सँगसँगै आजको कार्यक्रम सुरु गर्दछु र तपाईँले पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुन्छ भने दृढ संकल्पका साथ अगाडि बढाउन चाहन्छु। सुरुमा मैले साबार गरेको गजल थियो चिसा पानी छ रामेछाप स्थायी निवासी साहित्य अनुरागी राम शरण श्रेष्ठजीको गजल। राम शरण श्रेष्ठजीको गजलले भने जस्तै यहाँहरूको जीवनमा पनि सुख शान्ति बनिआओस्, घर घरमा बडा दसैँ, धनी होस् या गरिब, मनाउन सबले पाओस् घर घरमा बडा दसैँ। यो शब्द समस्त नेपालीको जीवनमा बनिरहोस् भन्दै फेरि पनि मेरो हातमा अर्को गजल रहेको छ। तर यो गजल साभार गर्नुभन्दा अगाडि एउटा साङ्गीतिक आवाज यहाँहरूमा जोड्न चाहन्छु। दसैँ आयो दसैँ आयो दसैँ आयो गुड सम्झि फिर चरी खुसी छायो गाउँभरि दसैँ आयो निधरमा अचेता खानैमा जमर सिउरेर सहरुमा एक छाकै खाउला एक एक सारे लाउला जिंदगी काटौला दसैं आयो दसैं आयो दसैं आयो दसैं आयो गुड समझी फिरी चरी खुशी छायो गाँव भरी फिरे चरी खुशी छायो शहर भरी हो दसैं आयो दसैं आयो दसैं आयो दसैं आयो सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिनको साथमा। यसपालि निजमरा सुक्ने भयो आमा, यो दसैँको रातो टिका चुक्ने भयो आमा। यसपालि निजमरा सुक्ने भयो आमा, यो दसैँको रातो टिका चुक्ने भयो आमा। साथीभाइ सँगसँगै रमाउने इच्छा मेरो, साथीभाइ सँगसँगै रमाउने इच्छा मेरो, चाहना त्यो सबै सबै लुक्ने भयो आमा। यसपालि नि जमरा सुक्ने भयो आमा, सानो छँदा ढाका टोपी हाँस्दै लाको सिर, सानो छँदा ढाका टोपी हाँस्दै लाको सिर, पोहो र जय प्रभा समय झुक्ने भयो आमा। यसपालि नि जमरा सुक्ने भयो आमा, खुसी हुँदै मेरो लागि बहिनी ल्याउनेको, खुसी हुँदै मेरो लागि बहिनी ल्याउनेको, सयपत्री माला फेरि फुक्ने भयो आमा। यसपालि नि जमरा सुक्ने भयो आमा, जताततै झिलिमिली देउसी र भैलो, जताततै दिलिमिली देउसी र भैलो, सम्झी सम्झी मेरो मन दुख्ने भयो आमा। यसपालि नि जमरा सुक्ने भयो आमा, यो दसैँको रातो टिका चुक्ने भयो आमा। साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो बलिया आठ आदर्श नगर कैलाली स्थायी निवासी साहित्य अनुरागी अभागी मुकेश रेउलीजीको गजल। प्रवासमा भएको कारणले दसैँ जस्तो ठुलो चाडमा पनि आफ्नो घर जान नपाउँदा अवश्य पनि मन त दुख्ने नै हुन्छ, तर पनि मन बुझाउनु सिवाय अरू कुनै उपाय पनि त छैन, होइन र? त्यस्तै मुकेशजीले लेख्नुभएको दसैँ विशेष गजल साह्रै राम्रो बनेको छ। यति सुन्दर गजल लेखेर प्रेसित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु मुकेशजीप्रति। यसै गरी मेरो हातमा फेरि पनि अर्को गजल परेको छ, जुन गजल लेखेर प्रेसित गर्नुभएको छ साहित्य अनुरागी कोमल भट्टाजीले। उहाँले पनि दसैँ विशेष गजल प्रेसित गर्नुभएको छ र कोमल भट्टाजीले सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूमा विजया दशमीको शुभकामना पनि व्यक्त गर्नुभएको छ। साथमा उहाँको यो गजल, सद्भावको फुलमाला चढाएर आओस् दसैँ, आपसमा माया प्रीति बढाएर आओस् दसैँ, सद्भावको फुलमाला चढाएर आओस् दसैँ, आपसमा माया प्रीति बढाएर आओस् दसैँ, घर बारी साउलाई छोडी चाडबाड मान्नु पर्ने, घर बारी साउलाई छोडी चाडबाड मान्नु पर्ने, विकृतिलाई चोर औँला ठड्याएर आओस् दसैँ, सद्भावको फुलमाला चढाएर आओस् दसैँ। देश हाम्रो नेपाल हो, नेपाली नै सबको जात, देश हाम्रो नेपाल हो, नेपाली नै सबको जात, ठुलो सानो विभेदलाई चढाएर आओस् दसैँ, सद्भावको फुलमाला चढाएर आओस् दसैँ। हत्या हिंसा बलात्कार झाला झेल झुटो चोरी, हत्या हिंसा बलात्कार जाल झेल लुट चोरी, अन्याय र अत्याचार डढाएर आओस् दसैँ, सद्भावको फुलमाला चढाएर आओस् दसैँ। कति हेर्नु सधैँभरि कुर्सी ताना तान मात्रै, कति हेर्नु सधैँभरि कुर्सी ताना तान मात्रै, सबैलाई नैतिक शिक्षा पढाएर आओस् दसैँ, सद्भावको फुलमाला चढाएर आओस् दसैँ, आपसमा माया प्रीति बढाएर आओस् दसैँ। नायिका काठमाडौँका स्थायी निवासी साहित्य अनुरागी कोमल भट्टाजीले हाल न्युयोर्क अमेरिकादेखि लेखेर प्रेषित गर्नुभएको थियो। निकै सुन्दर लेखेर प्रेषित गर्नुभएको छ। हाल भइरहेको हत्या, हिंसा, अत्याचार, जाल, जेल, लुट, चोरी, अन्याय जस्ता कुराहरू समेटेर यस्तो कामहरू सबै यो दशैँले डराएर आउन् भनी उहाँले भन्नुभएको छ भने अहिलेका नेताहरू जो कुर्सी मात्र हेर्छन्, जसलाई जनताको कुनै मतलब छैन, त्यस्तो व्यक्तिहरूलाई नैतिक शिक्षा पढाएर आउन् दशैँ भन्नुभएको छ। दाजुभाइ र दिदीबहिनी, सम्पूर्ण नेपालीमा सद्भाव, माया, प्रेम बढाएर आओस् दशैँ। उहाँको गजललाई निहाल्ने हो भने वास्तवमा धेरै राम्रो बनेको छ। हार्दिक धन्यवाद व्यक्त गर्दछु यति सुन्दर, सूचनामूलक र शान्ति प्रेममूलक गजल लेखेर प्रेषित गर्नुभएकोमा कोमल भट्टाजीप्रति। अब भने तपाईँहरूमा फेरि पनि एउटा साङ्गीतिक आवाज जोड्न चाहन्छु। यो आवाज पश्चात म पुनः आउने नै छु। यतिन्जेलसम्म कतै नजानुहोला है। दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार। खुसीले सारा भर्यो नि संसार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिनको साथमा। घुमी फिरी फेरि दशैं आँगनीमा आउँदा आमा, हाम्रो घरमा पिरै होला अन्त खुसी छाउँदा आमा। घुमी फिरी फेरि दशैं आँगनीमा आउँदा आमा, हाम्रो घरमा पिरै होला अन्त खुसी छौ दामा। फाटेको तिम्रो चोली फेर्न पाइन अहिले पनि, फाटेको तिम्रो चोली फेर्न पाइन अहिले पनि, रहर होला तिम्रो पनि सबले राम्रो लाउँदा आमा, घुमी फिरी फेरि दसैँ आँगनीमा आउँदा आमा। टोलाउँदी हौ डिलमा बसी मलाई नै सम्झिएर, टोलाउँदी हौ डिलमा बसी मलाई नै सम्झिएर, डाली बसी न्याउलीले बिरही गीत गाउँदा आमा, घुमी फिरी फेरि दसैँ आँगनीमा आउँदा आमा। म आफू त भक्का निन्छु कस्तो होला हजुरलाई, म आफू त भक्का निन्छु कस्तो होला हजुरलाई, आउँदैन रे छोरो घरमा भन्ने खबर पाउँदा आमा, घुमी फिरी फेरि दसैँ आँगनीमा आउँदा आमा, हाम्रो घरमा पिरै होला अन्त खुसी छाउँदा आमा। पुनः स्वागत गर्दछु, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ गजल संसार। यो साङ्गीतिक आवाज पश्चात सावर गरेको गजल थियो पुर्खा पर्वत स्थायी निवासी साहित्य अनुरागी प्रकाश अजनबीजीको गजल। उहाँले आफ्नो आमालाई सम्झिएर कोर्नु भएको यो गजल वास्तवमा सुन्दर बनेको छ। आमाको मन न हो आफ्नो सन्तान आफूबाट टाढा रहँदा अवश्य पनि रुन्छ नै, त्यसमाथि चाडपर्व जस्तो दिनमा त झनै नरुने कुरै भएन। तर पनि तपाईँले एकपल्ट फोन गर्नुभयो भने उहाँहरूले चित्त बुझाउने ठाउँ पाउनेछ र उहाँहरूले अलिकति उहाँहरू शान्त पनि हुनुहुनेछ भन्दै धन्यवाद दिन चाहन्छु प्रकाशजीप्रति यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा। यसै गरी साहित्य अनुरागी रोहित राणाजीले पनि रेगिस्तानबाट आफ्नो गाउँघर साथीभाइ बुढा बाबा आमालाई समेटेर दसैँमा घर आउन नपाएको र धेरै धेरै सम्झना गर्दैछु भन्नुभएको छ उहाँको गजलमा। सुन्नुहोस् है त, दसैँ आयो उही घर अनि गाउँको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ। दसैँ आयो उही घर अनि गाउँको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ। एक मनले जान्छु भन्छु स्वदेश तर मन थामी बसेछु, एक मनले जान्छु भन्छु स्वदेश तर मन थामी बसेछु, तिर्नु पर्ने बाँकी छ ऋण त्यही साउको याद आउँदैछ। दसैँ आयो उही घर अनि गाउँको याद आउँदैछ, पिँढीमा बसी बाटो हेरी बुढी आमा टोलाउँदै होलिन्, पिँढीमा बसी बाटो हेरी बुढी आमा टोलाउँदै होलिन्, अझ निकै बेसी किन हो बुढो बाउको याद आउँदैछ। दसैँ आयो उही घर अनि गाउँको याद आउँदैछ, लिङ्गे पिङ पनि हाले होलान् घरमुनिको पिपल बोटमा, लिङ्गे पिङ पनि हाले होलान् घरमुनिको पिपल बोटमा, साथी र सङ्गी सुन्दर गाउँ अनि ठाउँको याद आउँदैछ। दसैँ आयो उही घर अनि गाउँको याद आउँदैछ, टिका जमरा लाएपछि आशीर्वाद पनि दिनुहुन्थ्यो, टिका जमरा लाएपछि आशीर्वाद पनि दिनुहुन्थ्यो, शिर नुगाई ढोक्ने हुने घोडा पाउको याद आउँदैछ। दसैँ आयो उही घर अनि गाउँको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ। हजुर, अहिले सावर गरेको गजल थियो बुटवल रूपन्देही स्थायी निवासी साहित्य अनुरागी रोहित राणाजीको गजल। उहाँले यो गजल काबुल अफगानिस्तानदेखि लेखेर प्रेषित गर्नुभएको थियो। टाढा रहँदा रोहितजीलाई जस्तै धेरै नेपालीलाई पनि आफ्नो गाउँघर बाबा आमा साथीभाइ सबैको याद यसरी नै नआउला भन्न सकिन्न, तर पनि मन बुझाएर बस्नु परेको छ हामीले। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु रोहित राणाजी प्रति। अब भने यहाँहरूमा एउटा साङ्गीतिक आवाज जोड्न चाहन्छु, रातो टिका निधारमा तलक टल्कियो, छातीभित्र मायाको आगो चल्कियो। हजुर, रात टीका निधारमा तलक चल्कियो, रात टीका निधारमा तलक चल्कियो, छाती भित्र माया को आगो चल्कियो, ए बिजुली को तार तार तार तार फुर्सत भए हजुर शनिवार।

भनेको जस्तो हुँदैन रहेछ विदेशमा आएपछि भनेको जस्तो हुँदैन रहेछ विदेशमा आएपछि यो मरुभूमिमा बालुवा चालेरै दसैँ मनाउँछु यो दसैँ यो मरुभूमिमा बालुवा चालेर मनाउँछु यो दसैँ घरको कति याद आउँछ यो दसैँको माहौलमा घरको कति याद आउँछ यो दसैँको माहौलमा आँखाबाट अश्रुधारा बेल फालेर मनाउँछु यो दसैँ पुरानै दौरा सुरुवाल टालेरै मनाउँछु यो दसैँ माता एक्लै हुनुहुन्छ घरमा पिता कहाँ थाहा छैन माता एक्लै हुनुहुन्छ घरमा पिता कहाँ थाहा छैन पिता सम्झी एउटा दियो बालेर मनाउँछु यो दसैँ पुरानै दौरा सुरुवाल टालेर मनाउँछु यो दसैँ यसपालिको दसैँमा पनि घर आउन सकिनँ म यसपालिको दसैँमा पनि घर आउन सकिनँ म कतारमा एक मुठी चामल गालेर मनाउँछु यो दसैँ पुरानै दौरा सुरुवाल टालेर मनाउँछु यो दसैँ सुकेको खब्बुस मुखमा हालेर मनाउँछु यो दसैँ साङ्गीतिक आवाज प्रसाद साभार गरेको गजल थियो चुरिया माई नौ मकवानपुर स्थायी निवासी साहित्य अनुरागी गजल प्रेमी औँसीको रातमा इन्द्रमान आत्माजीको गजल उहाँले यो गजल हाल दोहा कतारदेखि लेखेर प्रस्तुत गर्नुभएको थियो इन्द्रमान आत्माजीको गजलमा स्पष्टसँग बुझिन्छ कि कतारमा भोगेको दुःख पीडा र प्रवासी दसैँ कसरी मनाउँछ भन्ने बारे खुलेर लेख्नु भएको छ हुन पनि धेरै सबैले सोचे जस्तो कहाँ हुन्छ र त्यसैले होला उहाँले पनि यस्तै यस्तै शब्दहरू समेटेर एउटा दुःख लाग्दो गजल लेख्नु भएको छ हार्दिक धन्यवाद व्यक्त गर्दछु औँसीको रातमा इन्द्रमान आत्माजीप्रति यसै क्रममा मेरो हातमा फेरि पनि अर्को गजल रहेको छ र यो गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी धर्मेन्द्र तिमसिना क्षितिजीले उहाँका गजलांश शब्दलहरीहरू यसरी अगाडि बढेका छन् आज पनि हजारौँ राँगा खसी मरे होलान् आज पनि हजारौँ राँगा खसी मरे होलान् मानिस रूपी राक्षसले आफ्नै पेट भरे होलान् निर्दोषको ज्यान मारी खुसीले उन्मत्त भई निर्दोषको ज्यान मारी खुसीले उन्मत्त भई रक्सी बियर हुस्कीसँगै मोज मस्ती गरे होलान् आज पनि हजारौँ राँगा खसी मरे होलान् फुलपाती र के भन्दै कालीलाई रिजाउन फुलपाती र के भन्दै कालीलाई रिजाउन मारा हान्छु भन्दै दुष्ट अघि अघि सरे होलान् आज पनि हजारौँ राँगा खसी मरे होलान् आमा दिदी दाजुभाइ हराएको देखेपछि आमा दिदी दाजुभाइ हराएको देखेपछि गैरी खेतमा राँगा बोका रुँदै रुँदै चरे होलान् आज पनि हजारौँ राँगा खसी मरे होलान् चाडपर्वका नाममा हजारौँ जनावर मरेपछि चाडपर्वका नाममा हजारौँ जनावर मरेपछि ईश्वर पनि फुलपातीमा तिन छक्क परे होलान् आज पनि हजारौँ राँगा खसी मरे होलान् मानिस रूपी राक्षसले आफ्नो पेट भरे होलान् आइडा हो अमेरिकादेखि लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी धर्मेन्द्र तिमसिना क्षितिजीले यो गजलको लागि धन्यवाद धर्मेन्द्रजी हजुरलाई र यही क्रममा म तपाईँहरूमा फेरि पनि एउटा साङ्गीतिक आवाज जोड्न चाहन्छु राम्री देखिन्छौ बरिले जमर रातो टिकैमा हसी औला बाजी छोरा को आउने दिन गंदै थिन पीढ़ी मा बसी औला बाजी छोरा को आउने दिन गंदै थिन दसैं को दिन ती बुढ़िया मै आइपुग्दा छोरो दंगै छिन भयौचा मेली लरीले राखमलाई पिंको सिटैमा कति राम्री देखिन्छौ परीले जमरर रातको टिकैमा गजल संसार सञ्चालिका शान्ति पाखरिनको साथमा नेपालमा नभए पनि खुसी मनाउँदैछौँ दसैँमा यसलाई सधैँ यादगार हुने बनाउँदैछौँ दसैँमा नेपालमा नभए पनि खुसी मनाउँदैछौँ दसैँमा यसलाई सधैँ यादगार हुने बनाउँदैछौँ दसैँमा सम्पूर्ण मानवको भलो होस् हाम्रो कामना सम्पूर्ण मानवको भलो होस् हाम्रो कामना सर्वे भवन्तु सुखीनालाई बनाउँदैछौँ दसैँमा नेपालमा नभए पनि खुसी मनाउँदैछौँ दसैँमा घरमा जमरा उम्रिएका छन् हाम्रो पनि यहाँ घरमा जमरा उम्रिएका छन् हाम्रो पनि यहाँ भवानीको प्रतिमा यसलाई जनाउँदैछौँ दसैँमा नेपालमा नभए पनि खुसी मनाउँदैछौँ दसैँमा भगवान् त आत्मामा हुन्छ पूजा विश्वास हो भगवान् त आत्मामा हुन्छ पूजा विश्वास हो हाम्रो दिल नै भेटी राखी खनाउँदैछौँ दसैँमा नेपालमा नभए पनि खुसी मनाउँदैछौँ दसैँमा जति नै पीडा भए पनि यो जीवन यात्रामा आज सबै आफन्त मिली रमाउँदै छौं दशैंमा, नेपालमा नभए पनि खुशी मनाउँदै छौं दशैंमा, यसैलाई सधैं यादगार हुने बनाउँदै छौं दशैंमा। यो साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो काठमाडौँ स्थायी निवासी साहित्य अनुरागी सागर सिलवालजीको गजल। उहाँले हाल लन्डनदेखि लेखेर प्रेसित गर्नुभएको थियो। प्रवासीलाई हौसला दिने गजल लेख्नु भएको छ सागर सिलवालजीले। हामी प्रवासमा रहेर पनि साथीभाइ साथी सङ्गी सबै एकै ठाउँमा भेला भएर दसैँलाई मनाउन सकिन्छ। उहाँले भने जस्तै तपाईँहरूले पनि प्रवासमा दसैँ मनाउनु होला भन्दै फेरि पनि मेरो हातमा अर्को गजल रहेको छ, जुन गजल लेखेर प्रेरित गर्नुभएको छ साहित्य अनुरागी जितु खड्का गाउँलेजीले। उहाँले पनि दसैँ विशेष गजलमा आफ्नो दसैँको दुखेसु पोखेर लेख्नु भएको छ। जितुजीको गजलाङ्श यसरी अगाडि बढेका छन्। दसैँ आयो दसैँ आयो, निधा रह्यो खाली भयो, पोहोर त रातै थियो शून्य यसै पाली भयो। दसैँ आयो दसैँ आयो, निधा रह्यो खाली भयो, पोहोर त रातै थियो शून्य यसै पाली भयो। निष्ठुरी भो समय यो मान्छे उस्तै पापी यहाँ, निष्ठुरी भो समय यो मान्छे उस्तै पापी यहाँ। जालीकै छ जमाना यो संसार नै जाली भयो, दसैँ आयो दसैँ आयो, निधा रह्यो खाली भयो। पसिनाको धारा पुकी फुलाएको एउटा फुल, पसिनाको धारा पुकी फुलाएको एउटा फुल, गमलामा सजाए थिए गमला नै माली भयो, दसैँ आयो दसैँ आयो, निधा रह्यो खाली भयो। सम्हालेर राखेकै थिए छछल्की आँखाबाट, सम्हालेर राखेकै थिए छछल्की आँखाबाट, तप्प तप्प चुहे आँसु गह मेरो नाली भयो, दसैँ आयो दसैँ आयो, निधा रह्यो खाली भयो। नरुनु है प्यारी तिमी मलाई नै सम्झिएर, नरुनु है प्यारी तिमी मलाई नै सम्झिएर, प्रदेशको जागिरह्यो आफैलाई गाली भयो, दसैँ आयो दसैँ आयो, निधा रह्यो खाली भयो। पसिनाको धारा पुस्दा कति दले निधारमा, पसिनाको धारा पुस्दा कति दले निधारमा, सडकको गिट्टी बालुवा अचेताको थाली भयो, दसैँ आयो दसैँ आयो, निधा रह्यो खाली भयो। पोहोर त रातै थियो शून्य यसै पाली भयो। मोरङ उर्लाबारी स्थायी निवासी साहित्य अनुरागी जितु खड्का गाउँलेजीले यति सुन्दर गजल हाल मलेसियादेखि लेखेर प्रेषित गर्नुभएको थियो। जितुजीको गजलमा पनि प्रवासीको पीडा लुकेको छ। पोहोर साल निधा रातै थियो यसै पाली खाली भयो भन्ने जुन पीडा छ त्यस्तै धेरै प्रवासीको पनि होला। त्यसैले जितुजीको यो गजलले धेरै प्रवासीहरूको मन छुन अवश्य पनि सफल भएको छ जस्तो लाग्छ मलाई। तर म फेरि पनि भन्छु, हामी प्रवासमा भए पनि हामी सबै नेपाली दाजुभाइ दिदीबहिनीसँगै भेला भएर दसैँ मनाउनु पाउनु नै, दसैँ हामीले यसरी नै मनाउनु पर्ने हुन्छ एकै ठाउँमा भेला भएर। र तपाईँहरू पनि त्यसै गरेर एकै ठाउँमा भेला भएर दसैँ मनाउनु होला, कमसेकम यो पीडा केही हदसम्म त कम हुन सक्छ भन्दै फेरि पनि तपाईँहरूमा एउटा साङ्गीतिक आवाज जोड्न चाहन्छु। देश में जितने भो दसैं तिहार, सामने धरी धई मन रुन्छ धरर, लो सामने धरी धई मन रुन्छ धरर। ओहो समझेर गाउँ घर, समझेर गाउँ घर, इस पाली पनि परदेशमै जित्ने भो दसैँ तिहार। बेला झरी र बादल पटुका कसेर लेख बेटी धाउँदै रुदी हुन् प्रिय डाँडैमा बसेर वर्षाको बेला झरी र बादल पटुका कसेर लेख बेसी धाउँदै रुदी हुन् प्रिय डाँडैमा बसेर लर्कदो त बन ढल्किँदै गयो दिन बिते बेसरी साहुकोरी न नपुरै कान जाउँ पनि कसरी ओहो ओ ओ जाउँ पनि कसरी ओ जाउँ पनि कसरी यसपालि पनि परदेशमै बित्ने भो दसैँ तिहार दसैँको बेला साथी भाइ भेला पिङमा सार सम्झेर छोरा बाउ आमा बरा रुदा हुन् बर बेलै दसैँको बेला साथी भाइ भेला तिनमा सार सम्झेर छोरा बाउ आमा बरा रुदा हुन् बरार झन् सम्झि ल्याउँदा चिरिन्छ छाती मन बुझौ कसरी भरिन्छ गाह छल्किन्छ आँसु मन रुन्छ धरधरी ओहो मन रुन्छ धरधरी ओ मन रुन्छ धरधरी यसपालि पनि परदेशमै बित्ने भो दसैँ तिहार ए यसपालि पनि मुगलानमै बित्ने भो दसैँ तिहार साउने धरी झै मन रुन्छ धरर लो साउने धरी झै मन रुन्छ धरर ओहो ओ ओ सम्झेर गाउँ घर सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिनको साथमा। गाउँघरतिर यो दसैँमा आउन पाइन आमा, बत्किएको घरको छाना छाउन पाइन आमा। गाउँघरतिर यो दसैँमा आउन पाइन आमा, बत्किएको घरको छाना छाउन पाइन आमा। आफन्तजन आँगनीमा जमरा र टिका थापी, आफन्तजन आँगनीमा जमरा र टिका थापी। निधारामा जमरा टिका लाउन पाइन आमा, गाउँघरतिर यो दसैँमा आउन पाइन आमा। दाजुभाइ दिदीबहिनी यसपालि नि सँगै, दाजुभाइ दिदीबहिनी यसपालि नि सँगै। भक्त बनी मठ मन्दिरमा धाउन पाइन आमा, गाउँघरतिर यो दसैँमा आउन पाइन आमा। कठै बरा नलेखेको देउसी भैलो धेरै भयो, कठै बरा नलेखेको देउसी भैलो धेरै भयो। देउसी खेली भजन कीर्तन गाउन पाइन आमा, गाउँघरतिर यो दसैँमा आउन पाइन आमा, भत्किएको घरको छाना छाउन पाइन आमा। साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो बान्ना थोली पाँच अछाम स्थानीय निवासी साहित्य अनुरागी मोहन रावल अनमोल अस्तुजीको गजल। उहाँले यो गजल हाल पिरानो सहर मुम्बईदेखि लेखेर प्रेषित गर्नुभएको थियो। उहाँ पनि प्रवासमा रहेको हुँदा दसैँ आमासँग मनाउन नपाउने कुरा यसरी पोख्नु भएको छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा मोहनजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यतिखेर मैले प्राविधिक समय सकिसकेको सङ्केत पाइसकेकी छु, त्यसैले तपाईँसँगै बस्ने मन हुँदाहुँदै पनि समयको अभावको कारणले गर्दा अब भने मैले यस कार्यक्रमबाट बिदाको हात हल्लाउने बेला आइसकेको छ। यतिन्जेलसम्म मेरो साथमा बसेर अनलाइन रेडियो हाम्रो संसार र पिएनएन रेडियोको प्रस्तुति गजल संसार सुनिदिनुभई साथ दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र मलाई प्रविधि सम्मेलनमा साथ दिनुभएकोमा पनि उद्धवजीलाई धन्यवाद दिन चाहन्छु। श्रोता तपाईँसँग पनि यस्तै गजलहरू छन् भने लेखेर पठाउन नभुल्नुहोला। मेरो ठेगाना यस प्रकार छ DEARSHANTI25@gmail.com DearShanti25@gmail.com मेल गरेर पठाउन सक्नुहुन्छ। यदि तपाईँले आज लाइभ सुन्न छुटाउनु भएको छ भने यो कार्यक्रमको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ भने टाइप गर्नुहोस् www.mohanbihani.blogspot.com र www.chisapani.nepalblogspot.com लगन गरेर सुन्न सुनाउन र डाउनलोड पनि गर्न सक्नुहुनेछ। अर्को हप्ता सोमबार पुनः आउने बाचा सहित म कार्यक्रम सञ्चालिका शान्ति पाखरिन र प्रविधि मित्र उद्धव तामाङ यो साङ्गीतिक आवाजमा रहेको गीत छोड्दै बिदा हुन चाहन्छौ। नमस्कार, शुभ सन्ध्या। हाम्रो निधारमा ल है यो दसैँ तिहारमा रातो टिका हाम्रो निधारमा यो दसैँ तिहारमा रातो टिका हाम्रो निधारमा हाम्रो निधारमा ल है दसैँ तिहारमा रातो टिका हाम्रो निधारमा मुन्चै मेरो हलुवा स्वारीमा मुन्चै मेरो लड्डु पेडामा सबैजना मेरै खोजीमा सबैजना मेरै खोजीमा अनि मलाई चाहिँ हलो स्वारी खै त